بسم اللہ الرحمن الرحیم، تیرہ لائنوں والا قرآن مجید، صفحہ نمبر 82 صفحہ نمبر 82 پہلی لائن، پارہ نمبر 3، رکوع نمبر 16، سورہ آل عمران، رکوع نمبر 8، آغاز آیت نمبر 76. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، بلا من اوفا بعہده واتقى فإن اللہ یحب المتقین، ان الذين يشترون بعهد الله وايمانهم ثمنا قليلا اولئك لا خلاق لهم في الاخره ولا يكلمهم الله ولا ينظر اليهم يوم القيامه ولا يزكيهم ولهم عذاب أليم، وإن منهم لفريقا يلون ألسنتهم بالكتاب لتحسبوه من الكتاب وما هو من الكتاب ويقولون هو من عند الله وما هو من عند الله ويقولون على الله الكذب وهم يعلمون. صدق الله العظيم. أعوذ بالله، میں پناہ میں آتا ہوں اللہ، من الشیطان الرجیم، نہایت مردود شیطان سے. بسم اللہ، اللہ کے نام کے ساتھ، الرحمن جو بے حد مہربان، الرحیم نہایت رحم والا ہے. سے پہلے اللہ تبارک و تعالیٰ نے یہ بات ارشاد فرمائی کہ یہ اہل کتاب، ان کا طریقہ کار یہ ہے کہ اللہ تبارک و تعالیٰ کی واضح نشانیوں کے ساتھ تشریف لانے والے نبی پاک صلی اللہ علیہ وسلم کا انکار کر رہے ہیں، حق اور باطل کو آپس میں ملا کے پیش کرتے ہیں اور حق کو چھپاتے ہیں. کہیں الفاظ میں تبدیلی کرتے ہیں، کہیں معنی میں تبدیلی کرتے ہیں، کہیں لہجے میں تبدیلی کرتے ہیں تاکہ دوسرے لوگ غلط فہمی میں مبتلا ہو جائیں. اور دوسرا طریقہ ان کی علمی بددیانتی کا یہ ہے کہ انہوں نے اس بات کا فیصلہ کیا، یہ بات طے کی کہ ہم میں سے کچھ لوگ دن کے شروع میں نبی علیہ الصلوۃ والسلام پر ایمان کا اظہار کریں اور شام کو واپس پلٹ آئیں اپنے مذہب کی طرف، یہ کہہ کر کہ ہمیں پورے دن میں یہاں کوئی حقانیت نظر نہیں آئی. اس کا فائدہ یہ ہوگا کہ جو سادہ مزاج افراد ایمان لا چکے ہیں وہ بھی واپس پلٹ آئیں گے، اور جو ایمان لانا چاہتے ہیں وہ بھی ایمان لانے سے رک جائیں گے. اور پھر یہ کہ اپنے یہودیوں کا بھی یہ تحفظ ہو جائے کہ یہودی جو مائل ہیں، جو نبی علیہ الصلوۃ والسلام کی آمد کی خبر اپنی کتابوں کے حوالے سے سن چکے ہیں، ان کا میلان بھی نبی علیہ الصلوۃ والسلام کی طرف نہیں ہوگا. اور فرمایا کہ ایسا وہ کیوں کرتے ہیں، اور ایسا جو کر رہے ہیں وہ اس حسد کی وجہ سے کر رہے ہیں کہ ہمارے خاندان، ہمارے قبیلے بنو اسحاق کی وجہ یہ نبوت بنو اسماعیل میں منتقل کیوں ہوئی ہے. فرمایا کہ اس بات کو نہیں جانتے کہ ہدایت تو اللہ کے ہاتھ میں، اور جو اخلاص کے ساتھ ہدایت کو اختیار کر چکے ہیں انہیں گمراہ کرنا ان کے بس کی بات نہیں. और फिर ये है तेज नबूवत और रिसाल, ये अल्लाह की तरफ से नेमत है और अल्लाह जिसको चाहे अपना ये फजल अता फरमा दे। और फिर अल्लाह के फजल में कोई कमी नहीं कि अल्लाह के यहाँ फराखी है। और जो अल्लाह की इस नेमत की कदर करे कि जिसको अल्लाह ने नबी बनाया और उसको नबी माने और अल्लाह को अपनी तामील करे, अल्लाह उसको भी अपने फजल व करम से सरफराश फरमा देते। तो अल्लाह तबारक व तआला के फजल में कोई कमी नहीं। हाँ, कि जिसको अल्लाह ने नबूवत और रिसालत दी, ये अल्लाह ने फजीलत अता फरमाई। और जो इस फजीलत को तस्लीम कर ले, अल्लाह के हुक्म को मान ले, अल्लाह उसको भी अपने फजल व करम से सरफराश फरमाएंगे। ये बात बयान फरमा दी। इसके बाद अल्लाह तबारक व तआला ने यह बात इरशाद फरमाई कि ये अहले किताब इल्मी बददियानत ही नहीं, ये अमली और माली बददियानत भी है। फरमाया इनकी हालत ये है कि इनमें से बाज़ लोग तो वो हैं कि अगर उनके पास ढेर भी अमानत कर रखा जाए तो उसको वापस कर देते हैं। और फरमाया कि यह वाक़या हज़रत अब्दुल्ला बिन सलाम रज़ियल्लाहु अन्हु का वाक़या है। ये यहूदियों के 10 बड़े आलिमों में से एक आलिम थे। पूरा ख़ानदान इनका आलिम था, ख़वातीन तक इनकी आलिम थी। तो अब्दुल्ला बिन सलाम रज़ी अल्लाह अन्हु नबी अलैहिस्सलाम की हिजरत पर तशरीफ़ लाने पर यह उनकी खिदमत में हाजिर हुए। नबी अलैहिस्सलाम ने गुफ्तगु नहीं की, हजरत की गुफ्तगु सुनी है। और जब यह गुफ्तगु सुनी तो नबी अलैहिस्सलाम के ये कलिमात इन्होंने याद रखे कि नबी अलैहिस्सलाम ने जो हिदायत फरमाई, तो हजरत ने फरमाया कि अफ़्शुस सलाम, कि अपने दरमियान सलाम को आम करो। अतीमुत्ताम, कि जो खाने के मोहताज हैं उनको खाना खिलाओ। और फिर अपनी गुफ्तगु के अंदर नरमी इख्तियार करो। तो नबी अलैहिस्सलाम ने यह चंद बातें बयान फरमाए कि जिस पर लोग सो रहे हों, गफलत की हालत में हों, तुम नमाज को कायम करो, नमाज पढ़ो। तो नबी अलैहिस्सलाम ने ये चंद हिदायत फरमाई और ये उन हिदायत को इन्होंने सुना। तो ये हिदायत वो हिदायत हैं जो अल्लाह के सच्चे नबी के सिवा कोई और ये हिदायत नहीं दे सकता। और नबी अलैहिस्सलाम के चेहरे अनवर को देखा। नबी अलैहिस्सलाम की मजलिस उठकर जब आए तो रास्ते में लोगों ने पूछा कि आप इस मजलिस में गए थे, आपका तासुर क्या है? तो उन्होंने फरमाया कि ये चेहरा किसी झूठे का चेहरा नहीं हो सकता। इसके बबाद ये नबी अलैहिस्सलाम की खिदमत आलिया में हाजिर हुआ और आके याद किया कि हज़रत, मैं ईमान लाना चाहता हूँ लेकिन मैं नहीं चाहता कि मेरे बारे में गलत फहमी पैदा की जाए, तो आप मेरे हम मजहब लोगों को बुलाकर उनसे मेरे बारे में सवाल करें। ये पर्दे की ओट में चले गए। उस वक्त भी मस्जिद नबवी की तामीर नहीं हुई थी। नबी अलैहिस्सलाम हज़रत अबू अय्यूब अंसारी रज़ियल्लाहु अन्हु के घर पे मुकीम थे। तो पर्दा था जिसके पीछे ख़वातीन आके बैठती थी, सुनती थी। तो अब्दुल्ला बिन सलाम रज़ियल्लाहु अन्हु उस पर्दे की ओट में चले गए। तो नबी अलैहिस्सलाम ने यहूदियों से पूछा कि अब्दुल्ला बिन सलाम के बारे में तुम्हारी राय क्या है? तो उन्होंने जो अल्फाज कहे, खैरुना वबनु खैरीना, कि हज़रत उनका क्या पूछते हैं, वो हम में से सबसे बेहतर है और बेहतर का बेटा है, उसका बाप भी बेहतर, ये भी बेहतर। आलमुना वबनु आलमीना, हम में सबसे बड़ा आलिम है और उसका बाप भी सबसे बड़ा आलिम था। वह अफजलुना वबनु अफजलीना, कि हम में सबसे ज़्यादा फजीलत वाला है, उसका बाप भी सबसे ज़्यादा फजीलत वाला था। वह सैदुना वबनु सैदीना, वो हमारा सरदार है और हमारे सरदार का बेटा है, उसके बारे में आप क्या पूछते हैं? तो नबी अलैहिस्सलाम ने फरमाया, अगर वो ईमान लाए, तो कहा कैज़त ये हो ही नहीं सकता कि वो ईमान लाए। हाँ, अगर वो ईमान लाए तो फिर हमें ईमान लाने में कोई हिचकिचाहट नहीं। तो हज़रत अब्दुल्ला बिन सलाम रज़ियल्लाहु अन्हु कलमा शहादत पढ़ते हुए पर्दे से बाहर तशरीफ़ लाए। हज़रत, आप इसका पूछ रहे थे, शर्रुना वबनु शर्रीना, यह हम में से सबसे बुरा है, इसका बाप भी सबसे बड़ा बुरा था, तो इसके बारे में आप क्या पूछते हैं? तो ये अब्दुल्ला बिन सलाम रज़ियल्लाहु अन्हु ईमान लाए और अल्लाह ने यहाँ उनकी तारीफ़ फरमाई कि ये ईमान लाए हैं। और फिर ये कि इनकी माली दयानत की ये कैफियत है कि एक आदमी ने इनके पास ढेरों आके अमानत रखी और उसने जब मांगी तो उन्होंने बगैर हिचकिचाहट के वो पूरी अमानत उनको वापस कर दी। तो उसके लिए मिकदार भी तारीख की किताबों में आई है कि 1200 औकिया, एक औकिया ये काफ़ी कसीर मिकदार है, तो ये 40 दिरहम के बराबर है एक औकिया, और फिर वो एक दिरहम जो है वो 4 माशे के बराबर है, तो इससे आप अंदाज़ा फरमा लें कि कितनी बड़ी मिकदार बनती। फरमाया कि इनमें से बाज़ वो हैं और बाज़ वो हैं कि जिनके पास एक दीनार भी अगर अमानत रखा जाए तो वो भी वापस नहीं करते। और ये वाक़या है फ़खास बिन आज़ूरा, फ़खास फ़े ख़े अलिफ़ स्वाद, फ़खास बिन आज़ूरा ये यहूदियों का बहुत बड़ा आलिम था, शक्ल व सूरत इसकी बड़ी मुतासिर करने वाली थी और इसके मुरीदीन मोतकदीन की बड़ी तादाद थी। तो एक आदमी ने आगे, एक मुसाफिर था, उसने कहा कि ये दीनार मेरा है, इसको अपने पास रख लें तो मैं जब सफ़र पे जाऊंगा आपसे ले लूँगा। तो उसने दीनार उनके इसके पास रख दिया और जब सफ़र पे जाने लगा लेने के लिए आया तो फ़खास बिन आज़ूरा ने कहा कि कौन सा दीनार, मुझे तो नहीं तूने दिया कोई दीनार। अब उसके जो शागिर्द थे वो भी कह रहे थे कि उस्ताद को ये दीनार दिया गया है, लेकिन उसने फ़खास बिन आज़ूरा ने इनकार किया, ये दिया हुआ कि ये बाहर आ गया मायूस हो के। तो उन्हीं में से एक ने कहा कि मैं तुम्हें तरीका बताता हूँ वसूल करने का, तुम इसके सर पे जाके खड़े हो जाओ और इसे कहो कि मेरा दीनार वापस मुझे दे, अगर देता है ठीक, नहीं तो मैं गली गली में जाकर तेरे खिलाफ ढंडोरा पीटूंगा। और जब उसने इस अंदाज से बात की तो उसने दीनार निकाल कर उसके सामने रखा, फेंका, दिया तो तूने मुझे नहीं है लेकिन बहरहाल मैं तुझे जो है ये दे रहा हूँ। तो दीनार लेकर हटा। तो यहाँ अल्लाह ने यह बात फरमाई कि ये वो बददियानत है कि एक दीनार भी उन पर रखा जाए और फिर यह है कि ये माल खाते हैं लोगों का, और इनसे पूछा जाए कि ये माल क्यों खा जाते हो, अमानतें क्यों खा जाते हो, वो कहते हैं कि ये उम्मी हैं, अनपढ़ हैं, जाहिल हैं, तो लिहाजा अल्लाह ने हमें इजाज़त दी है कि इनका माल खाने की तुम्हें इजाज़त है। तो अल्लाह तबारक व तआला ने उसकी नफी फरमाई कि ये अल्लाह पर झूठ बोल रहे हैं कि माल चाहे दुश्मन का भी हो तो भी नजायज खाने की इजाज़त नहीं है। तो यहाँ इस हफ्ते को बयान गया फरमाया गया। और यहाँ एक और बात भी काबिल गौर है कि कदम कदम पर इशारात मौजूद हैं। ये बात फरमाई गई कि दीनार, दो सिक्के थे उस जमाने के अंदर, एक दीनार एक दिरहम। दीनार जो है ये सोने का सिक्का था और दिरहम जो है ये चांदी का सिक्का था। अब ये दीनार नाम रखने वालों ने भी नाम रखे अजीब अंदाज से कि ये दिरहम और दीनार जो नाम रखा गया इसके अंदर क्या है कि दीनार ये दो लफ्ज़ों का मजमुआ है, दीन और नार। कि दीन, अगर तुम हलाल तरीके से इसको हासिल करोगे और जायज़ कामों पे खर्च करोगे तो ये दीन है, और अगर इसको नजायज़ तरीके से हासिल करोगे और नजायज़ खर्च करोगे तो नार, ये आग है, इसका अंजाम जहन्नम है। इसी तरह दिरहम, दिरहम दिरहम में भी दो लफ्ज़ हैं, दिरहम दिर के मानी ज्यादती के, इजाफे के हैं, और हम गम को कहते हैं कि ये दिरहम ये चांदी का सिक्का कि ये गम में इजाफा है, अगर हो तो भी गम है और अगर ना हो तो भी गम है कि ये माल मेरे पास होना चाहिए, इसलिए इसका नाम दिरहम रखा गया। तो इसके अंदर ये इशारात मौजूद हैं। और फिर ये कि खुद अल्लाह तबारक व तआला ने यह बात इशारत फरमाई है, कुल मताउ दुनिया कलील, कहने भी ऐसे हम ये फरमा दें कि ये दुनिया का सारा साजो सामान कलील, अरबी जबान में कलील कहते हैं कि इतनी थोड़ी मिकदार जो न होने के बराबर हो। तो ये पूरी दुनिया का मालो मता ये कलील है, इतना कम है कि न होने के बराबर है आखिरत के मुकाबले में। तो फरमाया कि ये अल्लाह पर झूठ बोलने से भी गुरेज नहीं करते, और इसको भी इन्होंने अल्लाह से मनसूख कर दिया कि अल्लाह ने हमें इजाज़त दी है के माल इनका तुम लेकर खा जाओ, इस पर तुम्हारी तुम पे कोई गिरफ्त नहीं होगी। फरमाया अल्लाह ताला ने बला, हाँ क्यों नहीं, फरमाया कि ये जो इन्होंने जाब्ता बयान किया है ये गलत है, हाँ अल्लाह ने हिदायत दी हैं, कौन सी हिदायत दी अल्लाह ने, हाँ क्यों नहीं कि अल्लाह ने हिदायत दी है, ये बात सही है अल्लाह ने हिदायत दी है, लेकिन ये हिदायत नहीं दी जो ये बयान कर रहे हैं, बल्कि अल्लाह ने क्या हिदायत दी, मन अवफा, जिसने पूरा किया बियादी ही अपने अहद को, जिसने अपना अहद पूरा किया, वत्तफा और तकवा इख्तियार किया, फ़इन्नल्लाह पर यकीन अल्लाह ताला युहिब्बुल मुत्तकीन, मुत्तकियों को पसंद करता है, मुत्तकियों से मोहब्बत करता है। کہ متقی کون ہے؟ سب سے پہلی بات یہ کہ اس نے باطل عقائد سے اپنے آپ کو بچایا ہے، غلط نظریات باطل عقائد سے اپنے آپ کو بچایا. دوسری بات یہ کہ صرف برے عقائد سے اپنے آپ کو نہیں بچایا بلکہ برے اعمال سے بھی اپنے آپ کو بچایا ہے. اور تیسری بات یہ کہ اخلاقی کمزوریوں سے بھی اپنے آپ کو بچایا ہے، کہ جس نے غلط عقائد سے بچایا، برے اعمال سے بچایا اور اخلاقی کمزوریوں سے، رذیلتوں سے اپنے آپ کو بچایا، اخلاقی رذائل سے اپنے آپ کو بچایا. فرمایا کہ اور یہ سامنے بات رکھی کہ اللہ کا خوف رکھا کہ اللہ قیامت کے دن حساب کتاب لینے والا ہے، اور اللہ تبارک و تعالی انجام کے لحاظ سے جزا اور سزا کا فیصلہ فرمائے گا، تو مجھے اپنے آپ کو اس سزا سے بچانا ہے. تو جس نے اس نظریے کو اختیار کیا فرمایا کہ وہ متقی ہے، اور اللہ تبارک و تعالی محبت کرتا ہے کن سے؟ متقیوں سے. اور اسی طرح قرآن مجید میں اللہ تبارک و تعالی نے جن سے محبت کا اظہار فرمایا، متقین ہیں، محسنین ہیں. اور محسنین ان کو کہتے ہیں کہ جو لوگ ہر کام کرنے سے پہلے سوچتے ہیں کہ یہ کام میں کس کے لیے کر رہا ہوں، میں اپنی اللہ کی رضا کے لیے کر رہا ہوں، وہ محسن ہیں. تو میں اگر اللہ انہی لوگوں سے محبت کرتا ہے جو نیکی کرتے ہیں اپنے رب کی رضا اور اس کی خوشنودی کے لیے، تو ہمیں کہ یہ تو وہ لوگ ہیں کہ جن سے اللہ محبت کرتا ہے. اور یہ جو دعویٰ کرنے والے ہیں، مدعی ہیں کہ ہم اللہ کے پیارے ہیں، اللہ کے چہیتے ہیں، بیٹوں کی طرح ہیں، تو میں کہ نہیں، یہ اللہ کے پسندیدہ نہیں، بلکہ اللہ تبارک و تعالیٰ ان سے نفرت کرتا ہے. کیوں؟ ان کے کرتوتوں کی وجہ سے. اور ان کے کرتوت کیا ہیں؟ اور یہ نفرت کا اظہار کس طریقے سے ہوگا؟ ان الذین، یقیناً وہ لوگ، یشترون، جو خریدتے ہیں، بعہد اللہ، اللہ کے عہد کے بدلے میں، و ایمانہم، اور اپنی قسموں کے بدلے میں، ثمناً قلیلاً، تھوڑی قیمت. ہمیں یقیناً وہ لوگ، اشتراک کے معنی ہوتے ہیں ایک چیز دینا دوسری چیز لینا. فرمایا کہ یہ دے کیا رہے ہیں؟ بعہد اللہ، اللہ کا عہد دے رہے ہیں اور اپنی قسمیں دے رہے ہیں، جھوٹی قسمیں کھا رہے ہیں. تو فرمایا کہ یہ جھوٹی قسمیں کھا رہے ہیں کس کے لیے؟ یہ اللہ کا عہد چھوڑ رہے ہیں کس کے لیے؟ اللہ کا عہد کیا ہے؟ اللہ کا عہد یہ ہے کہ اللہ تبارک و تعالی نے انبیاء کرام علیہ السلام کے ذریعے سے ان کی امتوں سے یہ عہد لیا کہ جب نبی پاک صلی اللہ علیہ وسلم تشریف لائیں گے تو نبی علیہ السلام پر ایمان لائیں گے اور ان کے معامل بنیں گے. یہ اللہ نے ان سے عہد لیا. تو جن لوگوں نے اپنی اس عہد کو توڑا اور اپنی قسمیں یعنی جھوٹی قسمیں کھاتے ہیں، فرمایا کہ وہ لوگ ہیں کہ ان کے لیے آخرت میں کوئی حصہ نہیں. اور اس کے بدلے میں کیا چیز لے رہے ہیں؟ سمنن قلیلن، تھوڑی قیمت لے رہے ہیں، کہ دنیا کا مال لے رہے ہیں جس کی حیثیت آخرت کے مقابلے میں نہ ہونے کے برابر ہے. اب یہاں ایک بات تو یہ قابل غور ہے کہ اللہ تبارک و تعالی نے یہ بات ارشاد فرمائی کہ اللہ کے عہد کو توڑ رہے ہیں، اللہ کے عہد کی خلاف ورزی کر رہے ہیں. اور یہ واقعہ بھی، یہ آیت کا جو شان نزول ہے وہ بھی ایک واقعہ ہے کہ حضرت اشعث بن قیس رضی اللہ عنہ نبی علیہ السلام کے ایک صحابی ہیں، ایک یہودی سے ان کا جھگڑا تھا زمین اور کنویں کے بارے میں. تو انہوں نے آ کے نبی علیہ السلام سے بات گزارش کی کہ حضرت اس نے میری جگہ پہ قبضہ کیا ہے. تو نبی علیہ السلام نے فرمایا کہ یہ جگہ تیری ہے؟ کہا کہ جی حضرت میری ہے. حضرت فرمایا کہ گواہ پیش کرو. انہوں نے کہا کہ حضرت گواہ تو نہیں ہے. تو پھر فرمایا نبی علیہ السلام نے، اگر گواہ نہیں ہے تو پھر فیصلہ ہوگا اس کی قسم پر، کہ ضابطہ شریعت کا یہ ہے کہ جو دعویٰ کرنے والا ہو وہ گواہ پیش کرے، اور اگر گواہ پیش نہ کرے تو جس پہ دعویٰ ہے وہ قسم اٹھائے گا. تو اس نے کہا حضرت وہ تو فاسق اور فاجر ہے، وہ تو جھوٹی قسم اٹھا لے گا. تو اللہ نے یہ ضابطہ نازل فرمایا کہ وہ لوگ جو اللہ کے عہد کو توڑنے والے ہیں، اور وہ لوگ جو دنیا کے مفاد کے لیے جھوٹی قسمیں اٹھانے والے ہیں، ان کا انجام کیا ہوگا. تو اللہ نے یہ بات یہاں نازل فرمائی. اور یہاں ایک اور بات بھی جو قابل غور ہے کہ عہد کے سلسلے میں قرآن مجید میں جو الفاظ استعمال ہوئے ہیں، ایک لفظ استعمال ہوا ہے وعدہ. وعدہ جو ایک طرف سے ہو، ایک ہے وعید वादा जो एक तरफ से हो और खुशखबरी हो कि मैं ये चीज दूंगा, ये है वादा। एक है वईद, वईद है धमकी, डराना, धमकाना कि अगर करोगे तो उसका ये नुकसान तुम्हें पहुंचेगा, इसको वईद कहते हैं। कुरान मजीद में एक लफ्ज इस्तेमाल हुआ है मीआद, इन्नल्लाह ला युखलिफुल मीआद। मीआद उस वादे को कहते हैं कि जिसमें जगह भी बताई गई हो और वक्त भी बताया गया कि अल्लाह तबारक व तआला मियाद की खिलाफ वर्जी नहीं करेगा, तो ये वादा है अल्लाह तबारक व तआला का। इसमें वक्त भी मुकर्रर है, वो है क़यामत, और जगह भी मुकर्रर है कि ये कायनात फना हो जाएगी और फिर उसमें खड़े होंगे अल्लाह के सामने, और उस वक्त अल्लाह तबारक व तआला ने जो फरमाया है कि मैं ये जजा दूंगा, ये सजा दूंगा, अल्लाह उसको पूरा करेगा। एक लफ्ज़ जो है वो इस्तेमाल हुआ है आहद, जैसे यहाँ आहद इस्तेमाल हुआ। आहद कहते हैं उस बात को जो दो तरफा हो, मेरी बात है आपकी बात है, दोनों में एक बात तय हुई है, उसको आहद कहते हैं। तो आहद वो है जो दो तरफा हो, तो अल्लाह ताला ने उनसे अहद लिया। फिर एक लफ्ज इस्तेमाल हुआ है वो है मीसाक, मीम ये से अलिफ काफ, वो बात जो दो तरफा हो और उसको पुख्ता किया जाए तहरीर की शक्ल में, एक दूसरे को पाबंद किया जाए पूरी तरह से, उसको मीसाक कहते हैं। और मीसाक के बाद एक लफ्ज इस्तेमाल हुआ है अक्द, आइन काफ दो नुक्ते वाला दाल, अक्द उसको कहते हैं कि वो मीसाक कि जिसमें पुख्ता किया गया, जिसमें बहुत ज़्यादा पुख्ता भी हो और फिरने की गुंजाइश ना हो, उसको अक्द कहते हैं। तो अल्लाह ताला ने कुरान मजीद में ये बात फरमाई, या अय्युहल्लज़ीना आमनू औफू बिल्उक़ूद, कि जो मुआहदे पुख्तगी के साथ करो, मुआहदे करो पुख्तगी के साथ करो, ढीले ढाले मुआहदे मत करो, पुख्तगी के साथ मुआहदा करो और अहद को निभाने की पूरी पूरी कोशिश करो। तो यहाँ अल्लाह तबारक व तआला ने अहद का लफ्ज़ जो है इस्तेमाल किया है, और इससे पहले भी बला मन औफा भी अहदही, वहाँ भी अहद का लफ्ज़ इस्तेमाल फरमाया, और यहाँ भी यश्तरून भी अहदिल्लाह की, वो अल्लाह के अहद के बदले में और अपनी कस्मों के बदले में, समनन कलीला, समनन कीमत को कहते हैं और कलील नहायत थोड़ी। अब यहाँ एक अजीब सूरत हाल है कि दुनिया का मालो मता, ये दुनिया का मालो मता ये क्या है, ये आखरत बनाने का जरिया है, लेकिन यहाँ फरमाया कि उन्होंने आखरत नहीं बनाई बल्कि समन कलील, कि इसको दुनिया के मालो मता को उन्होंने अपनी ज़िंदगी का मकसूद बना लिया। जब ज़िंदगी का मकसूद बनाया तो ये ज़िंदगी का मकसूद नहीं है, बल्कि ज़िंदगी आखरत की ज़िंदगी का ज़रिया है, और ज़रिए को उन्होंने मकसूद बना लिया, और मकसूद भी किस चीज़ को बनाया, कलील जो न होने के बराबर है। आखरत की नेमतों के मुकाबले में दुनिया की तमाम नेमतें मिल जाएं तो ये बिल्कुल मामूली है, न होने के बराबर है। इसकी मिसाल फरमाई कि समंदर में एक आदमी ने उंगली डाली और उंगली डाल के उसको उंगली को निकाला है, फरमाया जितना पानी इस उंगली को लगा है आखरत की नेमतों के मुकाबले में दुनिया की इतनी हैसियत भी नहीं है, कि समंदर के मुकाबले में जितना पानी ये लगा है, तो फरमाया कि ये नस्बत भी नहीं है आखरत की नेमतों के मुकाबले में दुनिया की नेमतों को। तो फरमाया कि ये वो हैं कि जिन्होंने अपना नुकसान किया है, और इनका अंजाम क्या होगा, अल्लाह इनसे नफरत का इजहार करेगा किस तरीके से। उलाइका वो हैं ला खलाक लहुम, नहीं उनके लिए कोई हिस्सा फिल आखिरत की आखरत में। अब ये हिस्सा, इसके लिए भी अल्लाह तबारक व तआला ने मुख्तलिफ अल्फाज कुरान मजीद के अंदर बयान फरमाए। एक लफ्ज इस्तेमाल हुआ है वो है जुज, जुज जुज उस हिस्से को कहते हैं जो उसकी बनावट में ज़रूरी हो। ये किताब है, कागज़ इसका जुज है, अगर कागज़ निकाल दिया जाए तो किताब बाकी नहीं रहेगी। तो जुज वो हिस्सा जो लाजिम हो उसको जुज कहते हैं। फिर एक लफ्ज अल्लाह तबारक व तआला ने इस्तेमाल फरमाया है कुरान मजीद के अंदर, वो है ज़ुल्फ, ज़ुल्फ ज़ुल्फ उस हिस्से को कहते हैं जो करीब हो, इसलिए बालों को भी ज़ुल्फ कहा जाता है कि इसलिए कि ये बाल जो बढ़े हुए हैं जिनको पकड़ना आसान हो उसको ज़ुल्फ कहते हैं। तो इसलिए रात का तरह हिस्सा उसको भी ज़ुल्फ कहते हैं, कि वो चीज़ वो हिस्सा जो करीब हो, जिसको हासिल करना पकड़ना आसान हो, उसको ज़ुल्फ कहते हैं। फिर अल्लाह तबारक व तआला ने जो लफ्ज इस्तेमाल फरमाया वो है हज, हे और ज़ोए, हज हज कहते हैं कि वो हिस्सा जिसके अंदर खुश नसीबी पाई जाए, جیسے کہ اللہ نے فرمایا کہ وراثت کی تقسیم میں اللہ نے لفظ استعمال کیا ہے کہ لِلذَكَرِ مِثْلُ حَظِّ الْأُنثَيَيْنِ، کہ مرد کو ملے گا عورتوں کے دو حصے کے برابر، یا حصے کے برابر حظ کا لفظ استعمال کیا، کہ یہ جو وراثت تمہیں مل رہی ہے تم نے محنت نہیں کی، یہ تمہیں انعام کے طور پر، خوش نصیبی کے طور پر یہ مال مل رہا ہے، اس لیے وہاں حظ کا لفظ استعمال ہوا ہے. پھر ایک لفظ استعمال ہوا ہے خلاق، و جیسا کہ یہاں استعمال ہوا، خلاق کہتے ہیں بہترین حصہ، کہ ہر لحاظ سے جس کے اندر بہتری پائی جائے. تو فرمایا کہ قیامت میں وہ لوگ جو اللہ کی اطاعت کرنے والے ہیں ان کے لیے خلاق بہترین حصہ ہے جو ان کے اپنے اعمال کے نتیجے میں ان کو دیا جائے گا. لیکن فرمایا کہ یہ وہ بد نصیب ہیں کہ جن کو نیکی پر بھی کوئی حصہ قیامت کے دن نہیں ملے گا، جنہوں نے انکار کیا ہے، کفر اختیار کیا ہے، ان کے نیک اعمال کا اجر بھی ان کو قیامت کے دن نہیں ملے گا. اسی طرح ایک لفظ استعمال ہوا ہے کفل، کاف لام کف، کاف باریک، کفل کہتے ہیں بدلے کو، کہ جو چیز بدلے میں دی جائے اس کو کفل کہتے ہیں. پھر ایک لفظ استعمال ہوا ہے باز، باز کہتے ہیں ایک حصے کو جو اس میں شامل ہو. تو یہاں اللہ تبارک و تعالیٰ نے لفظ استعمال فرمایا خلاق، کہ ان کو نیکی پر بھی کوئی اجر نہیں ملے گا. اولئک لا خلاق لہم، وہ ہیں کہ نہیں کوئی حصہ اچھائی کا ان کے لیے، فی الآخرت، آخرت میں. دنیا میں تو اللہ دے گا، کہ دنیا میں تو اللہ تبارک و تعالیٰ دے گا، کیونکہ دنیا کی جو نعمتیں ہیں اس کے لیے نصیب کا لفظ استعمال ہوا ہے. نصیب کہتے ہیں کہ وہ حصہ جو مقرر کر دیا گیا ہو اس کو نصیب کہتے ہیں. تو یہاں کہ دنیا میں تو اللہ نے جو حصہ مقرر کیا ہے وہ اللہ دے گا، لیکن آخرت کے اندر ان کو کوئی اجر نہیں ملے گا. دوسری سزا ان کے لیے، ولا یکلمہم اللہ، اور اللہ کلام نہیں کرے گا ان سے، کہ اللہ تبارک و تعالی رحمت اور شفقت کی گفتگو قیامت میں ان سے نہیں کرے گا. ان سے جو اللہ کلام کرے گا وہ سختی کا کلام ہوگا، اور یا فرشتوں کے ذریعے سے عذاب کے الفاظ کے ساتھ ان سے کلام کیا جائے گا. تو اللہ تعالی ان سے کلام نہیں کرے گا. ولا ينظر الیہم، اور اللہ تبارک و تعالی، ولا ينظر الیہم، اور نہیں دیکھے گا ان کی طرف، یعنی اللہ اپنی رحمت کی نظر ان پہ نہیں ڈالے گا، کہ ان پہ عذاب کی کیفیت ہوگی، اللہ کی رحمت کی نظر ان پہ نہیں پڑے گی. فرمایا کہ کیا ہو، کب ہوگا، یوم القیامت، یہ قیامت کے دن. ولا یزکیہم، اور اللہ پاکیزہ نہیں بنائے گا ان کو. پاکیزہ بنانا کیا ہے، فرمایا کہ ایک آدمی ہے عقیدہ صحیح ہے، مجرم ہے، گناہگار ہے، اللہ تعالیٰ اس کو جہنم میں ڈالے گا پاک کرنے کے لیے، جہنم میں رہنے کے لیے نہیں ڈالے گا، جہنم میں پاک کرنے کے لیے اس کو ڈالے گا. جب وہ جہنم میں ڈالا جائے گا وہاں اس کے گناہ جل جائیں گے، پھر اللہ تعالیٰ اس کو نکال کر جنت میں داخل کرے گا. فرمایا جس کا عقیدہ صحیح نہیں اس کو جہنم میں پاک کرنے کے لیے نہیں ڈالا جائے گا، بلکہ جہنم میں مستقل اس کو ڈالا جائے گا، جہنم میں اس کو رکھا جائے گا. فرمایا ولہم، اور ان کے لیے عذاب علیم، نہایت دردناک عذاب ہے. یہ اللہ نے کیفیت بیان فرما دی. اور اس کے بعد پھر اللہ تبارک و تعالی نے یہ بات ارشاد فرمائی کہ ان کی بددیانتیوں کی مختلف کیفیات میں ایک انداز ان کا یہ بھی ہے کہ وہ گفتگو کرتے ہیں، تو گفتگو کے اندر بات میں، زبان میں ہیر پھیر پیدا کرتے ہیں. تو اللہ نے ان کی اس بددیانتی کا ذکر کیا ہے، جس میں انشاءاللہ کل گفتگو ہوگی. اللہ مجھے بھی آپ کو بھی صحیح فہم، صحیح عمل کی توفیق عطا فرما دے. واخر دعوانا الحمد للہ. ایک اعلان بھی سماعت فرمانے کہ آج مہینے کا پہلا منگل ہے، تو خواتین کا عصر سے مغرب تک کا پروگرام آج تھا، تو اس کو موسم کی وجہ سے تبدیل کر دیا ہے. یہ انشاءاللہ آئندہ منگل کو عصر سے مغرب کا پروگرام جو ہے وہ خواتین کا انشاءاللہ آئندہ منگل کو ہوگا، یاد نہیں ہوگا آئندہ. الحمدللہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین، اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وبارك وسلم. اللهم إنا نسألك رضاك والجنة، ونعوذ بك من غضبك والنار. اللهم اغفر لنا ولوالدينا ولأولادنا ولإخواننا الذين سبقونا بالإيمان ولجميع المؤمنين والمؤمنات. اللهم أجد أمير المؤمنين والمؤمنات، اللهم أيد أمير المؤمنين والمجاهدين، اللهم انصرهم وثبت أقدامهم. اللهم ربنا تقبلنا وتقبل أزواجنا وأولادنا وأموالنا وأحبابنا وأقاربنا.